अब सहभागिता पारदर्शिता उत्तरदायित्व र विधिको शासन कायम गर्नलाई के गर्यो भने सम्भव छ भन्दा एउटा चाहिँ नागरिक बढाउँछ, जसले पारदर्शिता पनि प्रवर्धन गर्छ, नागरिकको सहभागिता पनि बनाउँछ, सरकारलाई उत्तरदायी पनि बनाउँछ र सेवाको पूर्वानुमान योग्यता पनि सुनिश्चित हुन्छ भनेर यो नागरिक बढाउँछ। अर्को चाहिँ विद्युतीय शासन पनि त्यही क्रममा विकास हुन्छ। सरकारी कामकाजमा सूचना प्रविधिको प्रयोग गर्यो भने सहभागिता, पारदर्शिता, उत्तरदायित्व, पूर्वानुमान योग्यता बढाउन सकिन्छ भनेर यो चाहिँ विकास हुन्छ। त्यसैले नागरिक बढाउँदा भनेको के हो त भन्दा कुनै पनि यो हामीले पढेको सार्वजनिक सेवा बढापत्र त्यसैले सरकारी क्षेत्रको सिटिजन चार्टर प्राइभेटको पनि हुन्छ, कस्टमर्स चार्टर, कस्टमर सर्भिस चार्टर होइन, तर यो चाहिँ सार्वजनिक सेवा बढापत्र भनेको सरकारी क्षेत्रको मात्रै बुझ्नु। त्यसैले सरकारी निकायहरूले के काम गर्छन्, कसरी गर्छन्, तिनका सम्बन्धित सेवाग्राहीहरू लाभग्राहीहरू को हुन्, त्यस्तो सेवा लिन ती लाभग्राहीहरूले कस्तो प्रक्रिया पुरा गर्नुपर्छ, कति समयमा कति दस्तुर तिरेको मार्फत सेवा पाउँछन् भन्ने कुरालाई सरल रूपमा लेखेर सबैले देखिने गरी सार्वजनिक रूपमा राखिएको लिखतलाई हामी साधन सेवा बढाउँछौँ। यानि कि साधन सेवा बडापत्रले वा नागरिक बडापत्रले के गर्छ त भन्दा कुनै पनि सरकारी कार्यालयको सेवाको प्रकृति र प्रक्रियालाई परिभाषित गर्छ र त्यसलाई सार्वजनिक रूपमा डिस्प्ले गर्छ वा राख्छ। अर्थात् कार्यालयको उद्देश्य अनि त्यसका लागि गर्ने काम, कामसँग सरकार राख्ने सेवाग्राही, सेवाग्राहीले त्यो काममा सेवा लिन पालन गर्नुपर्ने प्रक्रिया, जिम्मेवार निकाय, जिम्मेवार अधिकारी, लाग्ने दस्तुर र समय र सेवा प्राप्त गर्ने क्रममा कुनै गुनासो भए गुनासो संयन्त्र, अपेक्षित सेवा प्राप्त गर्ने सेवा क्षति भए क्षतिपूर्तिको ढाँचा स्वरूप सहित परिभाषित गरेर सार्वजनिक रूपमा राखिएको निकायहरू के भन्दैछौँ, नागरिक बडापत्र भनेर भन्दा रहेछौँ, साधन सेवा बडापत्र भनेर भन्दा रहेछौँ। अब यो साधन सेवा बडापत्र चाहिँ खास गरिकन यसको उद्देश्य महत्त्व भन्यो भनेदेखि चाहिँ नागरिकलाई सरल र सहज ढङ्गले सेवा दिनु हो, यसको मूल उद्देश्य भनेको सरल सहज ढङ्गले सेवा प्राप्त गर्नु, नागरिकले सेवा प्रदान गर्नु। दोस्रो गुणस्तरीय र प्रभावकारी सेवा दिनु अथवा सेवाको गुणस्तरीयता र प्रभावकारितालाई अभिवृद्धि गर्नु, त्यो पनि अर्को उद्देश्य हो। तेस्रो चाहिँ सरकारप्रति नागरिकको विश्वास बढाउनु, सरल सहज ढङ्गले सेवा दिनु, ट्रस्ट अफ पिपल टु गभर्मेन्ट विल राइज। त्यसपछि सेवा प्रदायक निकाय र सेवाग्राहीको सम्बन्ध सुधार गर्नु पनि है, यो सबै कुरा कुन सेवा कसले कसरी कति प्रक्रियामा दिन्छ भन्ने कुरा क्लियर भएपछि अब सेवाग्राही र सेवा प्रदायक बिच सम्बन्धमा मनमुटाव हुनु भन्ने कुनै कुरा रहँदैन। सेवामाथि सबैको समान पहुँचको सुनिश्चितता गर्नु, सार्वजनिक काम कारबाहीलाई खुल्ला र पारदर्शी बनाउनु, सार्वजनिक निकायलाई सरकार र समुदायप्रति उत्तरदायी बनाउनु, अकाउन्टेबिलिटी प्रमोट गर्नु पनि हो, सेवाग्राहीका गुनासाको सम्बोधन गर्नु, अख्तियारको दुरुपयोग, स्रोत्साधनको दुरुपयोग र अनियमिततालाई नियन्त्रण गर्नु र सेवा नदिँदा नागरिकलाई पुगेको क्षति बापत क्षतिपूर्ति दिने काम पनि के गर्छ, यो सेवा बढाउनु त्यसको प्रबन्ध पनि गरेको हुन्छ, त्यसको व्यवस्था पनि गरेको हुन्छ। त्यस्तै सेवा प्रवाहका क्रममा रहेका समस्याहरू समयमै पहिचान गर्नु, बडापत्रमा कुन सेवा कति समयमा कति स्रोत लिएर दिने भनेको छ, त्यो अनुसार भएको छ कि छैन भनेर अनुगमन हुन्छ, भएको छैन भने यहाँ समस्या रहेछ भनेर पहिचान लिएर सुधार गर्न सकिन्छ। सङ्गठनको छवि र कार्य सम्पादन स्तरमा सुधार ल्याउनु पनि हो, राम्रो सेवा दियो भने छवि सुदृढीकरण हुन्छ होइन, र यी सबै मार्फत अल्टिमेटली के हो, सुशासन प्रबन्धन गर्छ। सुरुमै सुशासन प्रबन्धन गर्नु भन्नुभयो भने सेकेन्ड प्रिन्सिपल यो साधन सेवा प्रवाहका पनि यिनै सिद्धान्त हुन् भन्न सक्नुहुन्छ तपाईँले, उतातिर पनि हामीले पढ्यौँ र नागरिक बडापत्र साधन सेवा बडापत्रका सिद्धान्त पनि यिनै हुन्। एउटा चाहिँ पर्फमेन्स स्ट्यान्डर्ड भनेको कार्य सम्पादनको मापदण्ड, सार्वजनिक सेवाको मापदण्ड तोक्नुपर्छ, कार्य सम्पादनको मापदण्ड तोक्नुपर्छ र त्यही मापदण्डमा पनि सेवा दिनुपर्छ भन्ने सिद्धान्त। सूचना र खुलापनको सिद्धान्त, इन्फर्मेसन एन्ड ओपननेस भनेको के भने सार्वजनिक निकायले आफ्नो सरकारका र सार्वजनिक सरकारका र नागरिक सरकारका सूचना के गर्नुपर्छ, प्रवाह गर्नुपर्छ, दिनुपर्छ र काम गर्दा खुला रूपले गर्नुपर्छ भन्ने सिद्धान्त। यो नागरिक बडापत्र राखे पनि यो सिद्धान्तको पालना हुन्छ। छनौट तथा परामर्शको सिद्धान्त चोइसेस अनि कन्फर्मेसन, जहिले पनि कस्टमरलाई सेवा लिँदाखेरि अपर्च्युनिटी टु चुज दिनुपर्छ, छनौटको अवसर दिनुपर्छ, अनि छनौटका लागि सूचना चाहिन्छ, सेवा बडा पत्रले सूचना दिन्छ, इन्फर्मेसन भयो भने हामी चोइस गर्न सक्छौँ। र चोइस गर्ने क्रममा डिसिजनमा चाहिँ पुग्नलाई कठिन भयो भने अल्टरनेटिभ जेनेरेट भयो भने अब कन्सल्टेसन गर्न सकिन्छ, यो ठिक कि त्यो ठिक भनेर अर्को विज्ञ सरकारवालासँग परामर्श दिन सकिन्छ, नागरिक बडापत्रले त्यो अवसर पनि उपलब्ध गराउँछ। शिष्टता र सहयोगीपनाको सिद्धान्त, प्रिन्सिपल अफ कर्टेसी एन्ड हेल्पफुलनेस, साधन सेवा प्रदायक संस्था र कर्मचारीले आफ्ना सेवाग्राहीप्रति शिष्ट व्यवहार गर्नुपर्छ र त्यहाँ उनीहरूलाई सहयोग गर्न हामी बसेको अप्ठ्यारो पार्न होइन। नागरिक बडापत्र राखियो भने सबैको जिम्मेवारी तोकिने हुँदा, जिम्मेवारी पुरा नगर्दा कारवाही पनि हुने हुँदा अब कर्मचारी के हुन्छन्, शिष्ट पनि हुन्छन् र सेवाग्राहीलाई सहयोग गर्ने प्रवृत्ति पनि उनीहरूमा बढ्छ। पुटिङ थिङ्स राइट्स भनेको चाहिँ समस्याको समयमै पहिचान गरेर सुधार गर्ने सिद्धान्त, समस्याको समयमै पहिचान र सुधार, पुटिङ थिङ्स राइट्स भनेको यो चाहिँ हरेक चिजलाई यथावस्थामा यो सक्रिय अवस्थामा राख्नु भनेको के भइरहेछ भनेर हेर्नु, कमजोरी छ भने फिक्स गरिहाल्नु चाहिँ पुटिङ थिङ्स राइट्स हो अथवा समस्याको समयमा समाधानको सिद्धान्त। मुद्राको मूल्यको सिद्धान्त, भ्यालु फर मनी भनेको सार्वजनिक स्रोतको प्रयोग गर्दा एक एक रुपियाँ अधिकतम लाभ प्राप्त गर्ने गरी गर्नुपर्छ, त्यसैले मुद्रा जथाभावी गैर प्राथमिक क्षेत्रमा कम प्रतिफल प्राप्त गर्ने गरी गर्नु हुँदैन, त्यो कुराको सुनिश्चित नागरिक बडापत्रको पालनाले गराउँछ। उपभोक्ता सन्तुष्टिको सिद्धान्त, कस्टमर सेटिस्फ्याक्सन भनेको सार्वजनिक निकायले जहिले पनि केन्द्रबिन्दुमा उपभोक्ताको सन्तुष्टि नै राख्नुपर्छ, नागरिक बडापत्रको कार्यान्वयनबाट उपभोक्ता सन्तुष्टि सम्भव हुन्छ, किनभने समयमै सेवा पाउनेको, सरल ढङ्गले सेवा पाउनेको, गुनासो गर्न पाउनेको, कम्पेन्सेसन पाउनेको यसले सेवाको गुणस्तरमा सुधारको सिद्धान्त भनेको चाहिँ नागरिक बडापत्रले गुणस्तर डिफाइन गर्छ, त्यो डिफाइन गुणस्तरको मात्रै सेवा सधैँ दिनुपर्छ भन्ने चाहिँ, काम गर्दै जाँदा प्रविधि विकास, कार्यशीघ्रता, कर्मचारीको क्षमता अभिवृद्धि आदिले त्योभन्दा छिटो गर्न सकिन्छ भने नागरिक बडापत्रलाई चाहिँ अनुभवका आधारमा फेरि रिभ्यू गरेर अझै गुणस्तर सुधार गर्न सकिन्छ। त्यसरी नागरिक बडापत्रको अभ्यासले सेवाको गुणस्तरमा निरन्तर सुधारको लागि मद्दत गर्छ। प्लान्ड इम्प्रुभमेन्ट एन्ड इनोभेसन भन्छ, इनोभेसन यो चाहिँ यो सुधार कस्तो त भन्दा योजनाबद्ध सुधार र नवीनता सृजनशीलताको सिद्धान्त, नागरिक बडापत्र जहिले पनि यथास्थितिबाट नवीनतम र सुदृढ स्थितिमा सेवा प्रवाहलाई लानमा केन्द्रित हुनुपर्छ भन्ने मान्यता हो यो चाहिँ। सो दिज आर द प्रिन्सिपल अफ सिटिजन चार्टर 1991 बेलायतबाट सुरु भएको, प्रधानमन्त्री तत्कालीन जोन मेजरले, त्यसपछि यो चाहिँ 1993 चाहिँ क्यानाडा 95 के अरे अमेरिका 95 क्यानाडा अनि 97 अस्ट्रेलिया, बेल्जियम, भारतमा र नेपाल, त्यसपछि नेपालमा चाहिँ विक्रम सम्वत 2056 यसको प्रयोग सुरु भएको हामीले पाउँछौँ। र संसारभरि सेवा प्रवाह सुधार, प्रशासन सुधारको एउटा सबैभन्दा लोकप्रिय र सर्वव्यापी विधि बनेको छ नागरिक बडापत्र, किन हरेक परिवर्तन र सुधारका कदम पैसाको अभावमा अल्झिन्छन्, कार्यान्वयन गर्न सकिँदैन, एउटा दोस्रो त्यसले विद्यमान शक्ति संरचनामा असर पर्छ, कसैको शक्ति खोसिन्छ, कसैले शक्ति बढी पाउँछ, त्यो भयो भने विरोध हुन्छ। नागरिक बडापत्रलाई न धेरै खर्च लाग्छ न यसले एक्जिस्टिङ पावर स्ट्रक्चरलाई थ्रेट गर्छ, त्यो कारणले र अर्को चाहिँ यसको इम्प्याक्ट पनि छिटो हुन्छ, प्रयोग गर्ने बित्तिकै तुरुन्तै प्रभाव पर्ने हो भने त्यो लोकप्रिय हुन्छ, रक्सी खाने बित्तिकै लाग्छ त्यही भएर धेरैले खान्छन् होइन, त्यसैले त्यो लोकप्रिय हुन्छ होइन, थाहा छैन। सो भनेको के हो त भन्दाखेरि इम्प्याक्ट मान्छेले रिजल्ट हेर्छ, अब नागरिक बडापत्र चाहिँ साँच्चै कार्यान्वयन भयो भने विदिन ए विक पनि सेवा प्रवाहमा ठुलो परिवर्तनको अनुभूति हुन्छ, ती तिनवटा कारणले धेरै लागत नलाग्ने, त्यसपछि गएर पावर संरचनामा थ्रेड सिर्जना नगर्ने र छिटो यसले परिणाम दिने भएकोले इट इज वान अफ द मोस्ट पपुलर टुल अफ सर्भिस डेलिभरी इम्प्रुभमेन्ट इन एभ्री कन्ट्री। छ अहिले आउनै बाँकी छ, त्यो यहाँ परिचयमा चाहिँ होइन, नागरिक बडापत्र कार्यान्वयन भएन भनेर मुद्दैमा त जाँदैन खासै होइन, यो सर्भिस डेलिभरीको त्यो त्यो थियोरिटिकल कुरा भयो, बाई प्रिन्सिपल भयो, त्यो कुनै कानुन चाहिँ होइन, त्यो होइन कानुन होइन भन्न खोजे मात्रै हो, तर त्यो डेफिनेसन यो ग्लोबल थियोरिटिकल डेफिनेसन हो, तर हाम्रो चाहिँ यो उसले के गरेको छ भने के अरे सुशासन अहिले अनिवार्य रूपमा लागू गर्नुपर्ने र पालना गर्नुपर्ने भनेको छ, नागरिक प्रमाणपत्र लागू गरेन भने के हुन्छ भन्ने चाहिँ छैन दण्ड सजायको प्रोभिजनमा। त्यसैले यो हाम्रो 48 सालको प्रशासनको सुधार आयोगले पनि यो नागरिक प्रमाणपत्र गर्ने भनेर एउटा सुधार उसमा ऐतिहासिक लेखे हुन्छ, तर अब कति लेख्न भ्याउनुहुन्छ भन्ने होइन। ओके, यो अब साधन सेवा बडा पत्रभित्र यो के हुन्छन् भन्ने कुरा अघि नै माथि आइसक्यो। यो यसको प्रभावकारी कार्यान्वयन गर्न चाहिँ पाँचवटा कुरा चाहिन्छ। एउटा यो तर्जुमाकै क्रममा सरकारवालालाई सहभागी गराउनु पर्यो, युवा सम्बन्धी सेवा दिने कार्यालय छ बडापत्र राख्छ भने युथलाई राखेर कस्टमरलाई राखेर कार्यान्वयनमा सङ्गठनका सबै तहका कर्मचारीलाई संलग्न गराउनु पर्यो, न त भने नेग्लिजेन्स गर्छ। अर्को त्यस्ता कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम पनि त दिनु पर्यो र सञ्चार पनि गर्नु पर्यो, बडापत्रका बारेमा सेवाग्राहीलाई जानकारी गराइएन भने पालना हुँदैन। र अर्को चाहिँ अधिकार प्राप्त सक्षम अनुगमन संयन्त्र हुनु पर्यो, उसले अनुगमन गरेर कारवाही गर्न सक्ने हैसियत पनि हुनु पर्यो। यी पाँचवटा पूर्व शर्त भए मात्रै नागरिक बडापत्र कार्यान्वयन हुन्छ। नेपालमा 48 सालले यो प्रशासन सुधार आयोग 48 नागरिक बडापत्र नबनिकन साधन सेवा प्रवाहको मापदण्ड लागू गर्न भनेर सुझाव दिएको थियो है। नागरिक बडापत्र भनेको थिएन, साधन सेवा प्रवाहको मापदण्ड बनाएर लागू गर्नु थियो। यो मापदण्ड भनेको त्यहाँ जे लेखिन्छ त्यही नै, अनि त्यसैका आधारमा तर पछि त्यसलाई आधार त मानिएन, कार्यान्वयनमा आएन। 56 सालमा चाहिँ भ्रष्टाचार नियन्त्रण सुझाव समिति गठन भयो, त्यसले चाहिँ भ्रष्टाचार निवारण गर्नु पारदर्शिता चाहिन्छ, पारदर्शिताका लागि नागरिक बडापत्र प्रभावकारी हुन्छ, त्यसैले नागरिक बडापत्र राख्नुपर्छ भनेर सुझाव दिएपछि त्यसैका आधारमा स्वतस्फूर्त रूपमा धेरै निकायहरूले नागरिक बडापत्र राख्न थाले, तर त्यो बाध्यकारी थिएन होइन। त्यो बेलासम्म जब सुशासन ऐन 2064 सर्वसाधारणलाई सेवा प्रदान गर्ने र जनसम्पर्क कायम गर्ने सबै सरकारी कार्यालयले नागरिक बडापत्र अनिवार्य रूपमा राख्नु पर्ने र त्यसको पालना पनि गर्नुपर्ने कानुनी व्यवस्था गर्यो, त्यसपछि सबैले राख्न थाले र सुशासन ऐनले त्यस्तो नागरिक पत्र बडापत्रमा त्यहाँका चारवटा कुरा समेटिएको हुनुपर्छ भन्ने एउटा, सम्बन्धित कार्यालयले दिने सेवा र प्रकृति परिभाषित गरेको हुनुपर्छ, सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि तोकिएको हुनुपर्छ, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण पनि उल्लेख गरेको हुनुपर्छ, सेवा प्राप्त गर्न कुनै दस्तुर लाग्ने भए कति लाग्ने विवरण पनि उल्लेख गर्छ, तोकिएको बमोजिम भन्ने कुरा चाहिँ यहाँहरूले अरू तोक्न सकोस् भनेर यो राखेको। यो सहित नागरिक बडापत्र राख्नुपर्ने कुरा गर्यो। सूचनाको हक सम्बन्धी ऐनले पनि नागरिक बडापत्र नभनिकन के भन्यो त भन्दा, साधन निकायको स्वरूप र प्रकृति, काम कर्तव्य अधिकार, सेवा प्रदान गर्ने सेवा, सम्बन्धित शाखा र जिम्मेवार अधिकारी, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि, निर्णय गर्ने प्रक्रिया र अधिकारी र उजुरी सुन्ने अधिकारी सम्बन्धी सूचना चाहिँ अद्यावधि गरी प्रकाशन गर्नुपर्छ भनेको के हो त, नागरिक बडापत्रमा हुन्छन्। यसले पनि नागरिक बडापत्रलाई आरटिआई लको पनि अभिन्न अङ्ग बनाइदियो र पछि आएर नेपाल सरकारले क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका 2069 जारी गर्यो र यसले यो विभिन्न विभागहरू निकायहरूले यसको अभ्यास सुरु गरेका छन्। यसले क्षतिको स्तर हेरिकन यो 250-5000 क्षतिपूर्ति भराउने प्रोभिजन गरेको छ। क्षतिपूर्ति मूल्याङ्कन समिति, त्यसमा निवेदन, त्यसको बैठक, मूल्याङ्कन, अनि तपाईँलाई 250 रुपियाँ क्षतिपूर्ति सो यो झन्झटिलो अलिक बढी अव्यवहारिक र बढी पपुलिस्ट खालको व्यवस्था छ। अब अहिले नयाँ निजामती सेवा, सङ्घीय निजामती सेवा ऐनमा चाहिँ मैले के ड्राफ्ट गर्दै थिएँ अहिले हट्यो कि छ थाहा छैन, सम्बन्धित कर्मचारीबाट क्षतिपूर्ति भराउने व्यवस्था ऐन नै, यदि उसले नेग्लिजेन्स गरेको र इन्टेन्सनली सेवा नदिएको कारणले भएको राखेको थियो, त्यो अब के भएको छ त्यो थाहा छैन होइन। भने यो क्षतिपूर्ति सहितको नागरिक बडापत्र चाहिँ अलिकति महत्त्वकाङ्क्षी झन्झटिलो, धेरै प्रक्रिया पार गर्नुपर्ने र न्यून कम्पेन्सेसन पाउने भएको र यसको प्रयोग बोर्ड राख्ने काम भएको छ, तर चाहिँ क्षतिपूर्ति क्लेम गर्ने प्राप्त गर्ने क्षतिपूर्ति भनेको पेइङ यु ब्याक दि अपर्च्युनिटी कस्ट, तपाईँ मान्यो नागरिकता लिनलाई आज तपाईँको रोपाई गर्ने दिन थियो तर मलेसिया जान्छु भनेर रोपाई गर्न छोडेर नागरिकता लिन दिनभरि जानुभयो, लाइन लाग्नुभयो, कर्मचारी पनि थिए, तपाईँले प्रमाण पनि लिएर जानुभएको थियो तर तपाईँ 1 बजे अफिस पुगेर पनि 4 बजीसम्म नागरिकता पाउनु भएन, आज अब बस्नु पऱ्यो भोलि भने यु क्यान क्लेम, अब तपाईँले क्षतिपूर्ति के पाउनुहुन्छ, किन 250-5000 भनेको त भन्दाखेरि चाहिँ त्यसले तपाईँलाई कुन स्तरको क्षति पुर्यायो, तपाईँको खालि लेबर डे लस भयो, खेती गरेको भए आर्जन गर्नुहुन्थ्यो। के गरी मापन गर्ने त भने एकजना श्रमिकको, खेतमा काम गर्ने श्रमिकको आजको ज्याला कति छ, हो त्यो ज्याला तपाईँले दिन्छ भनेको मतलब त्यो एउटा आधार हुनु न हो, यस्तै हो क्षतिपूर्ति भन्नु है। अर्को चाहिँ किन भयो त्यो बसेको रातको कति त्यस्तो दिँदैन यही त्यही निर्देशिका एक्ट अघि मैले भनेको निर्देशिका छ, त्यो निर्देशिकामा छ है। ओके स्टप दिस माइनर माइक्रो कुरामा अब जाँचमा जानु हुँदैन है, भ्याइँदैन। सो त्यो चाहिँदैन, यो के कसो डिटेल चाहिँदैन, यो छ भन्ने कार्यान्वयन भएको छैन भन्ने कोही कुरा लेखेर पास गर्ने, लोकसभा पास गर्नेहरू भनेकै गबाडीहरू, अलि हावा हावा खाइकाहरू, गोपन्तेहरू होइन, अनि अलि राम्रो अक्षर लेख्नेहरू, त्यस्ता पनि डेप्थमा गएर एनालिटिकल धेरै पढेको विद्वान टपर यसमा पास हुँदैन, पास भयो भने भित्र फिट हुँदैन होइन, त्यो निजामतीमा आएर त्यो फिट हुँदै हुँदैन। त्यही कारणले तपाईँ टालाटुली बटुली एकदम सामान्य कुराहरू पोइन्ट यता तानी यसो गर्ने टक्क मिलाएर लेख्ने, झुक्क्याउने भित्र छिरिहाल्यो, भित्र छिरेपछि तपाईँको राहत चलिहाल्छ, कसैले पनि बाहिर निकाल्दैन, टिकट फेरि चेक गर्दैन होइन, हालभित्र छिरेर छिरेपछि छिरो छिरो है। अब त्यसो भए सिटिजन चार्टरमा हामी कहाँ के प्रब्लम छ भन्यो भनेदेखि चाहिँ, नागरिक बडापत्रले सुखको गुणस्तर र विकासको गुणस्तरलाई परिभाषित गरेको छैन, यथार्थपरक गुणस्तर के डिफाइन चाहिँ छैन क्या, यसको गुणस्तर मापदण्ड ज्यादै जेनेरिक र अनसाइन्टिफिक छ कि, यो भनेको जुनको पनि एउटै मोडालिटीको एउटै तरिकाको टेम्पलेट भएको नागरिक बडापत्र छ, त्यो सर्भिस स्पेसिफिक छैन, यो साइन्टिफिक छैन। नागरिक बडापत्र तर्जुमा कार्यान्वयन अनुगमन मूल्याङ्कनमा सम्बन्धित सरकारवालालाई सहभागी नै गराइदिनु, धेरै मान्छेलाई थाहै छैन, सबै जसो कार्यालयमा नागरिक बडापत्र राखिए भयो, राखिएको भए पनि यसको वाञ्छित प्रयोग भएको छ, त्यहीँको कर्मचारीलाई थाहा छैन नागरिक बडापत्र छ कि छैन, त्यहाँ मेरो रोल के छ, त्यो उसैलाई पनि थाहा हुँदैन, किनभने यसको सही प्रयोग चाहिँ भएको छैन, राखिएको मात्रै छ, कानुनी प्रक्रिया पुरा गर्न बिरालो पार्ने जस्तो राखिएको मात्रै छ। प्रभावकारी सञ्चारको सीमा राखेर साधन सेवा बडापत्र बारे जानकारी नै छैन, तपाईँले यत्रो पढेर आउनुभयो, कुनै पाठ्यक्रममा पनि यो थिएन, अनि तपाईँलाई रेडियो टेलिभिजनमा यसको विज्ञापन पनि आउँदैन होइन, सोसल क्याम्पेनिङहरू भएर तपाईँलाई जानकारी पनि गराइएको छैन, र बनाउँदाखेरि छलफलमा पनि बोलाइएको छैन, त्यसैले मान्छेले थाहै छैन कसरी प्रयोग गर्छ है। अर्को चाहिँ सबै सेवाग्राही बडापत्र पढ्न बुझ्न सक्ने हैसियतका पनि छैन, लिट्रेसी रेटै हाम्रो 65% छ, 35% त पढ्नै जान्दैन, त्यो 65 मध्येको पनि 40% जति त त्यो नाम लेख्न जान्ने मात्रै होला, त्यो सिक्दा सिक्दा अनि कति बिर्सिसक्यो होला, त्यो लिट्रेट भएर घोषणा गरे अब अहिले बिर्सिसक्यो तिनीहरूले है, भएपछि यो अवस्था छ। प्रमुख सेवा प्रदायक कार्यालयमा बिचौलाको बिचौलियाको बोलबाला छ, सबै काम बिचौलियाबाट हुन्छ, त्यसपछि सेवा प्रदायक र सेवाग्राही भेट्नै पर्दैन, नागरिक बडापत्र त के हेरेको होइन, बिचौलियाले गर्छ। अर्को चाहिँ हामी कहाँ काम गर्ने शैली के छ त भन्दाखेरि, सबभन्दा पहिला भन्सुन गर्ने, भन्सुनबाट भयो भने धमकाउने, दबाब दिने, त्यो पनि भयो भने प्रभाव पार्ने, घुस दिने, तिमीलाई पनि फाइदा हुन्छ मलाई पनि फाइदा हुन्छ, तिमीलाई गराउन भन्ने होइन, यो तरिकाले काम हुन्छ, हामी कहीँ क्यु बस्नु बस्दैनौँ, न कलेजमा फी दिँदा क्यु बस्यौँ, न सिनेमा हेर्ने बेलामा टिकट काट्ने बेलामा क्यु बस्यौँ, न मन्दिरमा क्यु बस्छौँ होइन, केटीहरू त झन् मुसुक्क हाँसो छिरिहाल्यो, केटाहरू मक्क परेर अगाडि छिर्यो, आफ्नो दर्शन सर्शन गर्यो, पाल नदिएर हिँडिहाल्नु। सो यो प्रवृत्ति छ हाम्रो, मन्दिरमै लाइन कहिले सर्दै सर्दैन होइन, अगाडिबाट गएको है, सरकारले रेट राखेको छ 1000 लाइन नबसी जाऊ भनेको छ होइन, पशुपतिमा पैसा आउनेले लाइनै गर्नु पर्दैन। सो हामी क्युमा नेपालीहरू बस्दैनौँ कहिले पनि, त्यसैले हाम्रो सकिन्छ भन्सुनबाट, भएन दबाब दिएर धम्क्याएर, भएन प्रभावमा पारेर सेवा लिने संस्कृति भएपछि के को बडापत्र के को प्रक्रिया त्यो पालना गर्दैन होइन, कर्मचारीलाई तालिमको पनि अभाव छ, सँगसँगै हाम्रो क्षतिपूर्ति सहितको बडापत्र चाहिँ झन् जटिलो छ र यो कार्यान्वयनमा ल्याउन सहज छैन, अनि कार्यालयमा अभिलेख भएको त्यो भनेअनुसारै सेवा दिनु, अभिलेख व्यवस्थापन कमजोर छ, अनि त्यो अभिलेख नभइकन सेवा समयमा दिन सकिँदैन, अनि अरू लजिस्टिक टेक्नोलोजी रिसोर्सेसको अभावमा पनि त्यो समयमै सेवा दिन सक्दैन, नागरिक बडापत्रको नियमित पुनरावलोकन गरेर सुधार गर्ने गरिएको छैन, यस्ता खालका समस्याहरू छन्, त्यसैले यो नागरिक बडापत्र जति प्रभावकारी हुनुपर्ने त्यो हुन सकेको छैन। अब विद्युतीय शासन भनेको चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ सरकारी अलिक यसको त तपाईँले लेखाउनु होला भनेको एक लाइन मात्रै खर्च गर्नु पर्यो, विद्युतीय शासनको परिभाषा गर्नुहोस् न, एक लाइन मात्रै होइन एक प्याराग्राफ, पाँच लाइन लेख्नुहोस् कमसे कम, अनि बुझियोस् प्रश्न के हो विद्युतीय शासन परिभाषा मात्र, गाई त्यो नहेरिकन हेर्न आउट नहेरिकन लेख्नु है विद्युतीय शासन। बढी प्रभावकारी र सरकार आफैलाई छरितो प्रभावकारी र सक्षम बनाउनका लागि विद्युतीय शासनको प्रयोग गरेको हुन्छ भनेर हामीले यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ। विद्युतीय शासनलाई डिफाइन गर्दाखेरि यसका डाइमेन्सनहरू पाँचवटा हुन्छन् या चारवटा डाइमेन्सन हुन्छन्। एउटा चाहिँ इन्फ्रास्ट्रक्चर, यसको लागि पूर्वाधार चाहिन्छ, नत्र भने हामी विद्युतीय शासनमा जानै सक्दैनौँ। इन्टरनेट सेवा, विद्युत सेवा, दूरसञ्चार सेवा, सूचना व्यवस्थापन प्रणाली जस्ता सूचना तथा सञ्चार प्रविधि पूर्वाधारहरू रहेको छ। दोस्रो, विद्युतीय शासनलाई प्रबन्ध गर्न, नियमन गर्न र नियन्त्रण गर्नका निमित्त चाहिँ के चाहिन्छ? पोलिसीहरू चाहिन्छ, ऐन कानुन नियम योजना कार्यविधि आदि चाहिन्छ। त्यसपछि गएर गभर्नेन्स डाइमेन्सन भन्ने हुन्छ, त्यो चाहिँ त्यसको एप्लिकेसन, त्यसको युज, संरचनाका अनि त्यसको इम्प्लिमेन्टेसन, रेगुलेसन होइन, अनि त्यो प्रक्रियामा पारदर्शिता, उत्तरदायित्व आदि चाहिँ गभर्नेन्सको डाइमेन्सन हो भनेदेखि, त्यो भएन, गभर्नेन्स डाइमेन्सन स्ट्रङ भएन भने पोलिसी फ्रेमवर्क र इन्फ्रास्ट्रक्चर अनि हामी सिस्टममा गएर मात्रै हुँदैन, त्यसको नकारात्मक प्रभावहरू बढी पर्न सक्छ। र अर्को चाहिँ आउटरिच, त्यो जनतासँग पुग्ने कुरा, यो विद्युतीय शासनमा गएर त्यसको कभरेज आउटरिच चाहिँ थोरै भयो भनेदेखि त्यसले होल नेसनमा एउटै सिस्टमको अवलम्बन गर्न सकिन्न। त्यो आउटरिचका मोडहरू हुन्छन्, त्यसलाई तिनवटा मोडमा हामीले विभक्त गर्न सक्छौँ। एउटा गभर्मेन्ट टु सिटिजन, सरकार र नागरिक बिचको अन्तर सम्बन्धमा प्रयोग हुने विद्युतीय शासनका प्रविधिलाई हामी जी टु सी मोड अफ आउटरिच भन्छौँ। जस्तो यो चाहिँ ई गभर्मेन्ट टु सिटिजन भनेको, यो चाहिँ ई सिटिजनसिप, ई रेजिस्ट्रेसन, ई ट्रान्सपोर्टेसन, ई हेल्थ, ई एजुकेसन, ई ट्याक्सेसन, ई हेल्थ, ई डेमोक्रेसी, ई फिडब्याक, दिज अल आर द मिन्स अफ लिङ्किङ गभर्मेन्ट विथ इट्स सिटिजन वाइल डुइङ बिजनेस विथ देम। यो चाहिँ जी टु सी मोड अफ आउटरिच हो भने, अर्को बिजनेस सेक्टरसँग, मार्केटसँग, इन्टरप्राइजेससँग चाहिँ जुन सरकारले सम्बन्ध राखेर कारोबार गर्छ त्यसमा विद्युतीय मिन्सको प्रयोग गर्नु, त्यसलाई जी टु बी मोडल फर ई गभर्नेन्स भनेर भनिन्छ। यसमा चाहिँ यो के हुन्छ त भन्दाखेरि ई ट्याक्सेसन, ई लाइसेन्सिङ, ई टेन्डरिङ आदि जस्तो कुराहरू पर्छ भने, गभर्मेन्ट टु गभर्मेन्ट चाहिँ एउटा सरकारी निकायबाट अर्को सरकारी निकाय, एउटा तहको सरकारबाट अर्को तहको सरकार, एउटा मुलुकको सरकारबाट अर्को सरकार आदिसँग हुने खालको इन्टर एजेन्सी र ई गभर्मेन्ट सर्भिसेस चाहिँ ई एडमिनिस्ट्रेसन, ई पुलिस, ई कोर्ट जस्ता कुराहरू चाहिँ जी टु जी डाइमेन्सन अफ ई गभर्नेन्स, के अरे आउटरिच अफ ई गभर्नेन्सभित्र पर्छन्। स्कोप भन्यो भने चाहिँ तपाईँले इन्फर्मेसन म्यानेजमेन्ट, विदाउट म्यानेजमेन्ट अफ इन्फर्मेसन सिस्टम ई गभर्नेन्समा जान सकिन्न। म्यानेजमेन्ट गरिएको इन्फर्मेसन जुन सिस्टम हुन्छ त्यसमाथि अनुशासित उपयोगको लागि आइडेन्टिटी र एक्सेस म्यानेजमेन्ट गर्नुपर्छ। जस्तो सूचना व्यवस्थापन प्रणालीमा प्रवेशका लागि तपाईँलाई युजर आइडी दिने, पासवर्ड दिने, त्यहाँ जाँदाखेरि पनि सडन इन्फर्मेसन भरेर मात्रै जान सक्ने कुरा, यो चाहिँ आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट हो। त्यहाँभित्र गइसकेपछि प्रयोग गर्ने कन्टेन्ट म्यानेजमेन्टको कुरा, हाउ इजिली एक्सेसेबल द कन्टेन्ट आर भन्ने कुरा हाउ वेल अर्गनाइज वेबाट राखेको छ, तपाईँलाई चाहिएको स्वरूपमा कन्टेन्ट प्रयोग गर्न पाउनुहुन्छ कि हुन्न भन्ने कुरा, कन्टेन्ट म्यानेजर एक्सेसिबिलिटी अफ कन्टेन्ट पनि भयो, तर वाट इज द स्ट्यान्डर्ड अफ कन्टेन्ट, हाउ मच रिलायबल इज द्याट, हाउ मच ट्रस्टवर्दी इज द्याट भन्ने कुरा अर्को हो। त्यसैले सूचना सङ्कलन, प्रशोधन, भण्डारण, वर्गीकरण यो सबै प्रक्रियामा त्यसको गुणस्तर कायम गर्ने कुराको र ई गभर्नेन्सबाट प्रयोग हुने सूचना तथ्याङ्क विषय वस्तु यसको गुणस्तरमा ध्यान दिने कुरा चाहिँ स्ट्यान्डर्ड म्यानेजमेन्ट हो भने यी सबैलाई व्यवस्थित अनुशासित बनाएर यो प्रणालीबद्ध ढङ्गले उपयोग गर्नलाई प्रयोग हुने आइसिटी लिगल फ्रेमवर्क, ऐन कानुन नियम कार्यविधिहरू पनि त्यसको प्रबन्ध गर्नु पनि यसको अर्को क्षेत्र हो। सो दिज आर द स्कोप अफ आइसिटी गभर्नेन्स, के अरे ई गभर्नेन्स। अब विभिन्न चरण पार गरेर ई गभर्नेन्स प्रयोगमा आउँछ। पहिला चाहिँ इमर्जिङ प्रेजेन्स भनेको पिपुल अर द गभर्मेन्ट अफिसर्स डु हेभ लिटरेसी अफ ई गभर्नेन्स एन्ड दे आर इन्ट्रेस्टेड एन्ड देयर विल बी फिजिकल सेटअप, देयर इज एक्सपान्सन एन्ड डेभलपमेन्ट अफ इन्फ्रास्ट्रक्चर बट नट एट स्टार्टेड टु युज, है त्यसको प्रयोगमा नआइसकेको, आए पनि वान वे युज भएको अवस्था इमर्जिङ प्रेजेन्स हो। इनहेन्स प्रेजेन्समा चाहिँ तपाईँ वान वे इन्फर्मेसन लिन सक्नुहुन्छ अनि तर चाहिँ त्यो टु वे ट्रान्जेक्सन हुँदैन। इन्टरएक्टिभमा चाहिँ टु वे ट्रान्जेक्सन हुन्छ तर फाइनेन्सियल ट्रान्जेक्सन हुँदैन, र ट्रान्जेक्सनल स्टेजमा चाहिँ नाउ यु क्यान डु एभ्रिथिङ थ्रु अनलाइन थ्रु द भर्चुअल प्रोसेस राधर देन बिङ फिजिकल्ली प्रेजेन्ट इन सर्भिस रिसिभिङ प्लेस। अर्को इन्टिग्रेसन चाहिँ कुनै एउटा निकाय, एउटा एजेन्सी, एउटा क्षेत्र मात्रै आइसिटीमा भएर हुँदैन, डिजिटाइज भएर हुँदैन, सबै निकाय अङ्ग क्षेत्र चाहिँ आइसिटी युज गर्न कम्पिटेन्ट भएपछि बल्ल इन्टिग्रेसन फेजमा हामी पुग्छौँ। यो चाहिँ एउटा आदर्श अवस्था हो विद्युतीय शासनको, लिटल बिट च्यालेन्जिङ टु अचिभ द्याट स्टेज। र यो खास गरी अघिले भने सुशासन कायम गर्ने सन्दर्भमा ओपन र प्रेडिक्टेबल कसरी गभर्मेन्टलाई बनाउन सकिन्छ भन्दा सूचना प्रविधिको प्रयोगले हुनसक्छ भनेर विद्युतीय शासन जन्मियो। 1990 सुरुवातीमै विद्युतीय शासन जन्मियो भने त्यति बेला आइसिटीको डेभलपमेन्ट चाहिँ यो भर्खरै थियो, त्यसलाई साकार पार्ने काम चाहिँ उत्तरार्धमा भएको आइसिटी रिभोल्युसन आइटी रिभोल्युसनले गरिदियो। त्यसपछि अहिले विद्युतीय शासन हेज बिन भेरी गुड मिन्स अफ रिफर्मिङ गभर्नेन्स सिस्टम इन एभ्री कन्ट्री। केसको उद्देश्य र नागरिक बडापत्रको उद्देश्य मिल्दोजुल्दो हुन्छ, सङ्गठन संरचना र कार्यप्रणालीमा सुधार गर्ने। इफ यु युज आइसिटी देन द अर्गनाइजेसन स्ट्रक्चर विल कन्भर्ट इन्टु भर्चुअल अर्गनाइजेसन स्ट्रक्चर, डिसिजन मेकिङ लेयर विल बी रिड्युस देयर बिल्डिङ, निर्णयका तहहरू घट्छन्, हाइरार्की ब्रेक हुन्छ, चेन अफ कमान्ड अलिकति कुकुलो हुन्छ, होइन। त्यसैले सङ्गठन संरचना अब कार्यप्रणाली चाहिँ पहिला मेन्युअल फाइल बेस लम्बेतान समय लाग्ने हुन्थ्यो भने अब अहिले सबै डिजिटल हुने हो, पेपरलेस अथवा लेस पेपर भनौँ, विदाउट पेपर त हुँदैन, लेस पेपर हुनेको, पारदर्शी सहभागितामूलक पनि हुनेको, सरकार र नागरिक बिचको अन्तर सम्बन्धको स्वरूप पनि परिवर्तन हो। पहिला फिजिकल्ली प्रेजेन्स हुनुपर्थ्यो, फेस टु फेस इन्टरेक्सन गर्नुपर्थ्यो, अब अहिले पिपुल सर्भिस लिनलाई त्यहाँसम्म पुगिराख्नु पर्दैन, त्यसैले भर्चुअल रिलेसन हुन थाल्यो। अर्को चाहिँ निर्णयका तहहरू र रेड टेपमा कटौतीको लेयर अफ डिसिजन मेकिङ रिड्युस बाई टेक्नोलोजी आइसिटीको प्रयोगले, र रेड टेप भनेको अब फिता काटिने भयो किन फाइलमा काम हुनु परेन, अब के भनेको भर्चुअल्ली हुने भएपछि ढिला सुस्ती हुने भएर, होइन। कार्य सञ्चालन र सेवा प्रवाह प्रणालीमा रूपान्तरण हुनेको, काम गर्ने तौर तरिका पनि परिवर्तन हुनेको, सेवा प्रवाहको मोडालिटी पनि के भनेको परिवर्तन हुने, मेबी यु विल बी वर्किङ जस्तो अहिले फेसबुक यो के भन्छ वाट्सएप अनि त्यस्तै गरिकन ट्विटर यिनीहरूले कोरोनाको कारणले घरैमा बसेर काम गर भनेर स्टाफलाई दिइरहेछन्, धेरै कम्पनीहरूले धेरै काम स्टाफहरूले घरैमा बसेर गर्न सक्छन्, फ्लेक्सी टाइम हुन्छ, ठुलो अफिस धेरै कर्मचारी जरुरी हुँदैन। त्यसैले कार्यप्रणाली नै के हो फरक भयो, र व्यक्तिले काम गर्ने यो ई गभर्नेन्स पछि अब यो के भन्छ गिग इकोनोमी भन्छ, गिग इकोनोमी भनेको नट बिइङ ए पर्मानेन्ट स्टाफ अफ एनी अर्गनाइजेसन फर लाइफ लङ टाइम, एकै ठाउँमा मात्रै कुनै पनि चिज एउटै जिन्दगीभरि भनेको त बोरिङै हुन्छ नि, होइन, खानेकुरा एउटै, लगाउने लुगा एउटै, साथीभाइ एउटै, होइन। सो एभ्रिथिङ सुड बी चेन्जेबल, है, जागिर एउटै, मान्छे एउटै, कोर पियर एउटै, होइन। त्यसैले यो मान्छे बाई नेचरै चेन्ज रुचाउने हुन्छ, त्यसैले अब काम गर्ने तौर तरिकामा पनि यो भरोसा पनि हुँदैन, एउटै कार्यालय एउटै निकाय एउटै कम्पनीमा भने कहिले त्यो टुट्छ टुङ्गै हुँदैन। तपाईँ त्यो बेलामा एकदम राम्रो संसारकै सबैभन्दा रिनाउन्ड कम्पनी भनेर नोकियामा जागिर खाएर बसे मान्छेको के हालत हुन्थ्यो, होइन। त्यसैले गर्दाखेरि गिग इकोनोमी भनेको चाहिँ ए पर्सन विल ह्याभ मल्टिपल प्रोफेसन, मल्टिपल करियर एन्ड मल्टिपल सेक्टर अफ इङ्गेजमेन्ट भयो भने चाहिँ के हुन्छ, एउटा नभए अर्को, अर्को नभए अर्को, अर्को नभए अर्को हुने हुन्छ है। सबै कुरामा मल्टिपल हुनु हुँदैन, फेरि केही कुराहरू चाहिँ यो सिङ्गलले पनि हुनुपर्छ होइन। सो एनिवे त्यसलाई चाहिँ गिग इकोनोमी भनेर भन्छ, त्यस्तो ट्रेन चाहिँ आइसिटीको प्रयोगले विकास गर्दै आएको अवस्था छ। त्यसैले यो कार्य सञ्चालन सेवा प्रवाह प्रणालीमा पुरै रूपान्तरण भएको छ। सूचना र सेवामाथि नागरिकको पहुँच बढेको छ अहिले। एभ्री इन्फर्मेसन कहाँ के भयो भने एभ्रिबडी नोज के, नर्थ कोरियामा के भयो अथवा अहिले चाइनामा के भइराखेको छ होइन, भारतमा के भयो, एभ्रिथिङ पिपुल नो यो ई गभर्नेन्स कारणले गर्दाखेरि। र सेवा प्रणालीमा शीघ्रता, सरलता र मूल्य प्रभाव भएको, छिटो सेवा, सरल सेवा तर थोरै लागतमा सेवा, बढी गुणस्तरीय सेवा पाउने भयो, उत्पादकत्व र उत्कृष्टता प्राप्ति हुने, प्रोडक्टिभिटी पनि बढ्ने भयो होइन, उत्पादकत्व बढ्ने भयो र जे सेवा उत्पादन हुन्छ त्यसको गुणस्तर पनि बढ्ने भयो, उत्कृष्ट हुने भयो, एक्सिलेन्ट प्रोडक्सन एन्ड सर्भिसेस, शासकीय प्रक्रियामा नागरिक संलग्नता बढ्ने हो, साधन निकायको पारदर्शिता र जवाबदेही त बढ्ने त भइ नै हाल्यो, साधन क्षेत्रको निजी र गैर सरकारी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता पनि बढ्ने भयो। इफ यु युज आइसिटी इन गभर्मेन्ट एक्टिभिटी देन द गभर्मेन्ट अल्सो क्यान कम्पिट टु प्राइभेट एन्ड नन गभर्मेन्ट सेक्टर है। अनि भ्रष्टाचार र अनियमितता पनि निवारण न्यूनीकरण हुने भयो। इफ यु युज एभ्री ट्रान्जेक्सन डिजिटल्ली देन कुन कहाँ कसले केमा पैसा कारोबार गर्यो, के उद्देश्य, सबै कुराको रेकर्ड भइहाल्छ, सो नथिङ विल बी हिडन होइन। अनि त्यसपछि साधन निकायमा नयाँ प्रविधिको प्रयोग हुन्छ, नागरिक सन्तुष्टि बढ्छ, सरकारको तिनीहरूको विश्वास बढ्छ र यी सबै कुरा मार्फत अल्टिमेटली गुड गभर्नेन्स प्रमोट हुन्छ। दिज आर द अब्जेक्टिभ, दिज आर द इम्पोर्टेन्स अफ ई गभर्नेन्स। अब देयर आर न्युमरस च्यालेन्जेस, इट इज नट सो इजी टु इम्प्लिमेन्ट ई गभर्नेन्स, यो सहज छैन, यसका थुप्रै चुनौतीहरू छन्। पहिलो भनेको चाहिँ एलिमिनेटिङ डिजिटल डिभाइड भन्छ कि, विद्युतीय अन्तर जुन खाडल हो नि त्यसलाई कसरी अन्त्य गर्ने भन्ने कुरा, मान्छे क्षमताको फरकपनाको कारणले पूर्वाधारको असमान विकासका सन्तुलित विकास नहुँदाखेरि र सर्भिसको क्वालिटीमा डिफरेन्सेस हुँदाखेरि यो आइसिटीको उपयोगमा ग्याप हुन्छ है। त्यो कारणले त्यसलाई एलिमिनेट गर्न सकिएन भने ई गभर्नेन्स कार्डन गर्न सकिन्न। सूचनाको सुरक्षा कायम गर्नु, मेन्टेनिङ इन्फर्मेसन सेक्युरिटी, इफ यु डिजिटाइज एनी इन्फर्मेसन द्याट विल रिमेन फर इभर, तपाईँको सयौँ पुस्तापछि पनि तपाईँले अहिले बोलेको, तपाईँले रेकर्ड गरेको, डिजिटाइज गरेको इन्फर्मेसन त्यो बेला पनि एक्सेस गर्नुहुन्छ, अहिले पनि एकचोटि जब रेकर्डेड हुन्छ एनी वेयर द्याट क्यान बी, इफ इट इज नट पुट सेक्योर त्यो जहाँ पुग्न सक्छ। त्यसैले व्यक्तिको गोपनीयता, व्यक्तिको सूचनाको सुरक्षा, राष्ट्रिय सुरक्षा होइन, राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ, स्वाधीनता, अखण्डता, सार्वभौम सत्ता, यस्ता सामाजिक सौहार्दता सम्बन्धी सूचनालाई कसरी सेक्योर राख्ने, द्याट विल बी भेरी च्यालेन्जिङ। अहिलेसम्म पनि डोनाल्ड ट्रम्पले रसियासँग सहयोग लिएको कुरा, अनि अहिले पनि यो एउटा क्यान्डिडेट र रसियन ब्रिजको यो चाहिँ कन्भर्सेसन यसरी चुनावमा चाहिँ गठबन्धन सहयोग आदान प्रदानको कुरा बाहिर आइरहेको छ। हाम्रो मन्त्रीजीको अडियो पनि ठक्कै बाहिर आयो, के हो त, यसलाई सुरक्षित राख्नलाई आइसिटीको प्रयोग नभएको भएदेखि सुरक्षित बढी हुन्थ्यो, यो चाहिँ अब चाहिँ च्यालेन्ज यसरी मेन्टेनिङ चाहिँ इन्फर्मेसन सेक्युरिटी। अर्को चाहिँ यो गोपनीयताको कुरा कायम गर्ने कुरा, सबैभन्दा महत्त्वपूर्ण कुरा व्यक्तिको गोपनीयता, त्यसको सम्मान गर्नुपर्छ त्यसैले। तर अब सरकारी प्रयोजनको लागि व्यक्तिको इन्फर्मेसन सबै सरकारले लिँदाखेरि त्यो लिक भयो भने उसको गोपनीयताको जिम्मा कसले लिने भन्ने कुरा हुन्छ। अर्को नयाँ प्रविधि विकास तथा प्राप्त गर्नु चाहिँ च्यालेन्जिङ छ, इट्स भेरी डिफिकल्ट टु डेभलप न्यू टेक्नोलोजी अर गेट ट्रान्सफर न्यू टेक्नोलोजी, इट इज एक्सपेन्सिभ, यु हेभ टु स्पेन्ड युज इन आरएनडी एन्ड यु सुड हेभ कम्पिटेन्ट ह्युमन रिसोर्स कन्डक्टिङ रिसर्च एन्ड डेभलपमेन्ट। विकासशील मुलुकका लागि यो चुनौतीपूर्ण खर्चिलो छ। अन्तर निकाय सञ्चालन क्षमता विकास गर्ने, कुनै एउटा निकायले मात्रै सञ्चालन गर्न त हुँदैन, यो सबै उनीहरू कम्पिटेन्ट निकाय हुनु पऱ्यो, त्यहाँ इन्टर एजेन्सी अपेराबिलिटी, अन्तर निकाय समन्वय, एक्लै अर्कालाई सहयोग पनि गर्नु पऱ्यो। कुनै युनिभर्सिटीले दिएको एउटा प्रमाणपत्र अर्कोले यो अनलाइनबाट दिएकोलाई स्वीकार गरेर, जिल्ला प्रशासनले अनलाइनमा राखेको रेकर्ड हेरेर डिपार्टमेन्ट अफ पासपोर्टले पासपोर्ट दिने कुरालाई भ्यालिड गर्नु पर्यो, नभएदेखि त हुँदैन। त्यसलाई चाहिँ कोअपरेसन, कोअर्डिनेसन, कोअपरेसन, इन्टर एजेन्सी कोअर्डिनेसन, कोअपरेसन भन्छ, त्यो बेगर पनि ई गभर्नेन्स कार्यान्वयन हुँदैन, तर त्यो कायम गर्दा चुनौतीपूर्ण छ होइन। अर्को चाहिँ इन्हान्सिङ म्यानेजमेन्ट क्यापासिटी, इफ यु डु नट ह्याभ क्यापासिटी, अघिदेखि पटक पटक भनिरहेको छ, पब्लिक सर्भेन्टहरू चाहिँ टेक्नोलोजी फ्रेन्डली र कम्पिटेन्ट हुँदैनन्, अब तिनीहरूबाट सूचना प्रविधिको व्यवस्थापन गर्ने कुरा इट्स भेरी च्यालेन्जिङ होइन. अर्को इन्टिग्रेटिङ आइसिटी इन्टु पब्लिकल लाइफ, नीति बनाउने त कसले हो, राजनीतिज्ञहरूले हो नि. सो दे सुड अन्डरस्ट्यान्ड द भ्यालु अफ आइसिटी, युज अफ आइसिटी, इम्पोर्टेन्स अफ आइसिटी, एन्ड दे सुड युज बाई देम सेल्फ एज वेल, आफैले पनि त्यसको प्रयोग गर्ने. नभएसम्म यो यसले पोलिटिकल ओन पोलिटिकल्ली ओन हुँदैन, यो राजनीतिक स्वामित्व नभएसम्म कुनै पनि नीति कार्यान्वयन हुँदैन. सर हाउ टु इन्टिग्रेट आइसिटी इन्टु पोलिटिकल लाइफ इज भेरी च्यालेन्जिङ. र इन्नी एलिमिनेटिङ ब्युरोक्रेटिक कन्स्ट्रेन्ट, कर्मचारी तन्त्रले जहिले पनि कागज प्रमाण सही होइन, अनि त्यसपछि गएर यो भाउचर ओरिजिनल यो खोज्छ है, अनलाइनबाट पुलिसले पुलिस रिपोर्ट दिने बनाएछ, विदेश पढ्ने जाँदा यो गर्दाखेरि, अनि त्यो पुलिस रिपोर्ट चाहिँ पासपोर्ट इमिग्रेसनले हेरेर त्यसपछि क्लियरेन्स देऊ भनेको होइन, त्यो अनलाइनको प्रिन्ट गरेर अनि छाप लगाएर लिएर आऊ भन्दो रहेछ इमिग्रेसनले चाहिँ होइन, अनलाइनको के अर्थ भयो त्यो भइसकेपछि है. सो त्यो पुलिस रिपोर्ट फ्रड छैन भन्ने जिम्मा प्रहरीले लिनु पऱ्यो, अनि अनलाइनमा अपलोड गरेपछि त्यसै कारण विश्वास गरेर अरूले दिनु पऱ्यो. तर त्यो चाहिँ के हो, ब्युरोक्रेटिक हर्डल, कर्मचारी पनि सही छ, भोलि कारवाही पऱ्यो भने चाहिँ यसलाई अनलाइनको लागि कुन कानुनले दियो भन्ने प्रश्न हुन्छ होइन. पहिला कानुन संशोधन गर्नु पऱ्यो, अनि प्रहरीले अनलाइन सिस्टममा हालेको यो पुलिस रिपोर्ट भ्यालिड मानिनेछ भनेर होइन त्यो कानुनले बोल्नु पर्छ. यस्ता खालका ब्युरोक्रेटिक हर्डलले गर्दाखेरि पनि ई गभर्नेन्स कानुन गर्न चुनौती छ. नेपालमा 57 सालको सूचना प्रविधि नीतिपछि नलेज बेस सोसाइटी, नलेज बेस इन्डस्ट्री भनेर सूचना प्रविधिको प्रयोगलाई जोड दियो. तथापि यो खास गरिकन यो चाहिँ सुशासन ऐन जारी भएपछि बल्ल कम्प्युटरमा आधारित विद्युतीय शासनको प्रविधिलाई प्रयोग गर्न सकिनेछ भनेर लुज प्रोभिजन गराएछ. अहिले पछाडि प्रविधि प्रतिनिधि अधिकार ऐन, विद्युतीय कारोबार ऐन आदि जारी भएका छन्, नयाँ सूचना प्रविधि नीति आएको छ, अन्य चाहिँ दूरसञ्चार ऐन नियमावली, दूरसञ्चार सम्बन्धी नीति, सूचना कौशल नियमावली, नियमावली, राष्ट्रिय सञ्चार नीतिगत प्रविधिहरू भएका छन्. तथापि अब यसको प्रयोगको अवस्था चाहिँ त्यति प्रभावकारी छैन. अघि नै भने सुशासन ऐनले चाहिँ स्रोत साधनको उपलब्धताका आधारमा कम्प्युटरीकृत सूचना प्रविधिलाई व्यवहारमा ल्याउन सक्ने भनेर लुज प्रोभिजन गरेको छ. यहाँ चाहिँ 15 योजना हुनु पऱ्यो, 14 भएछ. यसले सूचना प्रविधिको प्रयोगबाट ज्ञान आधारित समाज सिर्जना गर्ने, साधन सेवा र आर्थिक सामाजिक गतिविधिमा सूचना प्रविधिको प्रयोगलाई डिजिटल नेपालको अवधारणा साकार पार्ने, विद्युतीय शासनको लागि सूचना प्रविधि सम्बन्धी शासन पूर्वाधार विकास गर्ने आदि प्रोभिजनहरू गरेको छ. अब नेपालमा त्यस्तै गरी यो चाहिँ 18-19 डेटा एकचोटि गुगल गरेर हेर्नु होला, यहाँ अपडेट भएको छैन. 16 135 इट इज अराउन्ड द्याट, त्योभन्दा धेरै ठुलो प्रोग्रेस भएको छैन. यो संयुक्त राष्ट्र सङ्घको विद्युतीय शासन विकास सूचकाङ्क इजिडिआई भन्ने हुन्छ, त्यो इजिडिआईमा नेपाल चाहिँ 135 स्थानमा, 10 दक्षिण एसियामा चाहिँ 7 स्थानमा रहेको, अफगानिस्तानभन्दा मात्रै अगाडि, अरू सबैभन्दा पछाडि रहेको अवस्था छ. अहिले पछिल्लो समयमा वी हेभ डन लट अफ प्रोग्रेस, तर त्यो रिजल्ट आउने भन्दा पनि प्रिपरेसन फेजको राष्ट्रिय परिचय पत्र, राजधानी अध्यागम व्यवस्थापन, वैदेशिक रोजगार व्यवस्थापन, सवारी साधन, ल्यान्डको डिजिटाइजेसन, उद्योग व्यवसाय दर्ता, अनि त्यस्तै गरी कस्टम ट्याक्सेसन, यी क्षेत्रहरू फुल्ली हामी चाहिँ अनलाइन सिस्टममा, इ गभर्नेन्सको सिस्टममा गइसकेको अवस्था छौँ, र अरू धेरै क्षेत्रमा प्रिपेरेटरी वर्क लट अफ भएको छ. त्यसको कन्सिक्वेन्सेस नआउँदा हामी के भन्छ इ गभर्नेन्स इन्डिकेटरमा अझै पनि पछाडि छौँ. तर किन भन्दा हामीसँग थुप्रै चुनौती र समस्या छ. न्यून साक्षरता दर छ, पिपुल क्यान नट अपरेट एन्ड युटिलाइज आइसिटी बेस्ड सर्भिसेस, न्यून प्रति व्यक्ति आए छ, एफोर्ड गर्न सक्दैन, आवश्यक हल्ला नगर्नुहोस् अहिले, आवश्यक पूर्वाधारको कमी छ, विद्युत सेवा, इन्टरनेट सर्भिस होइन, अनि टेलिकम्युनिकेसन सर्भिस सबै ठाउँमा समान र गुणस्तरीय छैन, दक्ष मानव संसाधनको पनि अभाव छ, अनि त्यस्तै गरिकन राजनीतिक प्रतिबद्धता, पोलिटिकल कमिटमेन्ट छैन, अनि प्रशासनिक तत्परताको पनि अभाव छ, स्रोत साधन सीमित छ हामीसँग, तालिम र क्षमता विकासको कमी छ जनशक्तिमा, आधुनिक प्रविधिको अभाव छ, नयाँ प्रविधि विकास गर्न सक्दैनौँ, र ट्रान्सफरको रेट पनि कम छ, निकायगत समन्वय कमजोर छ, अनुगमन मूल्याङ्कन प्रणाली प्रभावकारी छैन. यस्ता चुनौती र समस्याहरू छन्, तथापि उनी अब अपर्च्युनिटीहरू छन् है. एउटा चाहिँ सूचना प्रविधिमा आधारित मानव स्रोतको उत्पादनमा वृद्धि भएको छ, भनेको अहिले नयाँ जेनेरेसन चाहिँ दे आर गुड टु ह्यान्डल आइसिटी. सूचना सञ्चार प्रविधिमा तीव्र विकास र मूल्यमा कटौती भएको छ. हामी कहाँ ट्रान्सफर चाहिँ यति फास्ट हुन्छ, संसारमा विकास भएको सबै कुरा, मोबाइल पनि आइफोनको सबैभन्दा लेटेस्ट आउने बित्तिकै यहाँ मान्छेको खल्ती खल्तीमा आइहाल्छ, होइन, आइपुग्छ. त्यसैले यो टेक्नोलोजी ट्रान्सफर ऱ्यापिड छ, कस्ट चाहिँ सब्सटेन्सियली घटेको छ, यो अपर्च्युनिटी हो. प्रविधिको सहज सीमा पार हस्तान्तरण छ, आम नागरिकमा सूचना सञ्चार प्रविधिप्रतिको बढ्दो आकर्षण छ. सूचना तथा सञ्चार प्रविधिका पूर्वाधारको विकास चाहिँ क्रमशः तीव्र गतिमा भइरहेको छ देशभित्रै. विद्युतीय शासनलाई प्रवर्धन गर्ने सरकारको ऐन, नियम, नीति यिनीहरूले प्राथमिकता दिएका छन् भने लोकसेवा आयोगको परीक्षामा आइसिटीको प्रयोग, प्रविधिको टेस्ट हुन्छ, कम्प्युटरको स्किल टेस्ट हुन्छ, होइन, अनि त्यो पनि सकारात्मक हो. अब तपाईँहरू आउने हामी जस्तो हुनुहुन्न, तपाईँहरू अलिकति आइटी त के जान्नुहुन्छ, टाइप गर्ने जानेर आउनुहुन्छ. सो नीति तथा गैर सरकारी क्षेत्रसँग सरकारको प्रतिस्पर्धात्मक क्षमता क्रमशः सुधार हुँदै गएको अवस्था छ. यी चाहिँ सम्भावनाहरू बाह्य विद्युतीय शासनका, होइन. अब यो च्याप्टर चाहिँ यसरी सकियो, होइन, तर मैले तपाईँहरूलाई अहिले चाहिँ यत्तिकैमा छोड्दिनँ, होइन, अर्को च्याप्टरमा प्रवेश गराएर मात्रै छोड्छु रिसोर्स म्यानेजमेन्टमा. र भोलि हामीले यो सक्यो भने भोलि सकेसम्म सक्नुपर्ने हुन्छ. तर म अहिले तपाईँहरूलाई अब मैले लेक्चर चाहिँ दिन्न, मैले तपाईँहरूको 15 मिनटको जाँच लिन्छु अहिले, है, त ह्युमन रिसोर्स